आयोजनालाई सम्पन्न गर्न पर्याप्त बजेटको विनियोजन गर्ने, रोजगार बढाउने र आर्थिक वृद्धि दर बढाउने योजना ल्याउनुपर्ने बताउनुभयो। योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर छेत्रीले बजेट ठूलो आकारको ल्याउँदैमा विकास नहुने बताउनुभयो। सबै आफैमा केन्द्रित गर्ने गरी अर्थ मन्त्रालय सेरोगेटिभ पद्धतिबाट अघि बढेको तथा सम्बन्धित निकायलाई स्वामित्व ग्रहण गर्न नदिँदा पुँजीगत खर्च हुन नसकेको भन्दै उहाँले सुधारको आवश्यकता औल्याउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीप जङ पाण्डेले विकास बजेट खर्च हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो। उहाँले ऊर्जा र उत्पादन सबै नेपालीको आह्वान भन्ने नाराको साथ तीन वर्षभित्र विकास गर्ने गरी बजेटमा योजना ल्याउन सुझाव दिनुभयो। नेकपा मालेका महासचिव सिपी मैनालीले सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति प्रकरणमा संसदीय सुनवाई विशेष समितिमा भइरहेको छलफललाई नकारात्मक रूपमा नलिन सबैलाई आग्रह गर्नुभएको छ। सप्तरीमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै मैनालीले न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि गरेको सिफारिसको विषयमा संसदीय सुनवाई विशेष समितिमा गम्भीरतापूर्वक छलफल भइरहेकाले यसलाई नकारात्मक रूपमा नलिन आग्रह गर्नुभएको हो। न्यायाधीश नियुक्तिका लागि विवादास्पद न्यायाधीशहरूको नाम सिफारिस भएकाले अदालतको गरिमालाई कायम राख्न संसदीय सुनवाई समितिमा छलफल जारी रहेको भन्दै महासचिव मैनालीले न्यायाधीश नियुक्तिको विवाद छिट्टै टुङ्गने विश्वास समेत व्यक्त गर्नुभयो। एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल एक हप्ता लामो उपचारपछि आज घर फर्कनु भएको छ। अचानक ज्वरो आएर जिउ दुखेपछि वैशाख 31 गते साँझ काठमाडौँको वीर अस्पतालमा भर्ना हुनुभएका नेता नेपाललाई चिकित्सकहरूले आज बिहान डिस्चार्ज गरेका हुन्। उपचारमा संलग्न चिकित्सकहरूले डिस्चार्जका क्रममा धुलो धुवा र रुगाखुकी लाग्न नदिन विशेष सतर्कता अपनाउन नेतालाई सुझाव दिएका छन्। यसैबीच एमाले महासचिव ईश्वर पोखरेल पिसाबमा समस्या भएपछि अस्पताल भर्ना हुनुभएको छ। पिसाब नलीमा संक्रमण भएपछि महासचिव पोखरेल धापासी स्थित ग्रान्डी अस्पतालमा भर्ना हुनुभएको हो। पोखरेल अझै केही दिन अस्पतालमा रहने पोखरेलको निजी सचिवालयले जनाएको छ। एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको भने बैङ्ककमा उपचार भइरहेको छ। बैङ्ककमा तीन सातादेखि उपचाररत ओलीको स्वास्थ्यमा सुधार भएकाले आउँदो शुक्रबार अस्पतालले डिस्चार्ज गर्ने भएको छ। राप्रपाका एक महामन्त्री सहित सातजना केन्द्रीय सदस्यले अध्यक्ष श्रीबहादुर थापाले दिएको जिम्मेवारी अस्वीकार गरेका छन्। महामन्त्री विक्रम पाण्डे सहितका केन्द्रीय सदस्यहरू जयन्त चन्द, गोविन्द विक्रम शाह, जगत गौचन, प्रेमबहादुर भण्डारी, गुरूप्रसाद रजौरिया र दुर्गा श्रेष्ठले थापाले दिएको जिम्मेवारी अस्वीकार गरेका हुन्। गत जेठ 2 गते अध्यक्ष थापाले महामन्त्री पाण्डेलाई स्थानीय निर्वाचन निकाय निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी तथा केन्द्रीय सदस्य चन्दलाई बुद्धिजीवी संगठन, शाहलाई सामाजिक विभाग, गौचनलाई युवा तथा खेलकुद, भण्डारीलाई स्थानीय निकाय, रजौरियालाई आर्थिक विभाग र श्रेष्ठलाई कार्यदल सदस्यको जिम्मेवारी दिनुभएको थियो। अध्यक्ष थापाले एकलोटी ढङ्गले आफूहरूलाई नियुक्त गरेकाले जिम्मेवारी अस्वीकार गरेको उनीहरूले बताएका छन्। विशेन्द्र पासवान नेतृत्वको दलित जनजाति पार्टी फुटेको छ। संविधानसभामा 2 सिटको प्रतिनिधित्व गरेको पासवानको पार्टी फुटेको हो। दलित जनजाति पार्टीकी सभासद यशोदा कुमारी लामाले आज निर्वाचन आयोग पुगेर दल दर्ता गर्नुभएको छ। लामाले आफ्नो पार्टीको नाम दलित जनजाति पार्टी नेपाल राख्नु भएको छ। सभासद लामाले दल दर्ताको जानकारी संसद सचिवालयलाई आज नै गराउनु भएको छ। यसअघि सभासदको तलब आफैले राखेको भन्दै सभासद लामाले संसद सचिवालयमा गुनासो गर्नुभएको थियो। मकवानपुरको विकट दियाल गाविस छ मोरङ्गेमा झाडापखलाको महामारी फैलिएको छ। झाडापखलाबाट एकजनाको ज्यान गएको छ भने 100 बिरामी परेका स्थानीयवासीले बताएका छन्। झाडापखलाबाट स्थानीय 12 वर्षकी मैसङ माया स्यान्ताङको ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका सिनियर अहेब भोला चौलागाईले जानकारी दिनुभयो। स्थानीय बासिन्दाले प्रयोग गर्दै आएको धारा, जरुवा र खोल्साको खानेपानी दूषित भएका कारण झाडापखला फैलिएको

र आचरण बिनाको मुस्कानको अर्थ नरहने भन्दै उहाँले हरेक क्षेत्रमा यसको अपरिहार्यता रहेको बताउनुभयो। कार्यक्रममा स्थानीय विकास अधिकारी तिलक पौडेल, नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठ, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरका समादेशक योगेन्द्र सिंह थापा, पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि पोखरेल लगायतले बोल्नु भएको थियो। सुन चाँदीको भाउ आज बढेको छ। दुई दिन स्थिर रहेको सुनको भाउ तोलामा 500 रुपियाँ बढेर आज 52,700 रुपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ। यस्तै चाँदीको भाउ पनि तोलामा 5 रुपियाँ बढेर आज 780 रुपियाँमा कारोबार भइरहेको छ। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हाम्रो प्रश्न थियो, गर्मीमा आफ्नो स्वास्थ्यको ख्याल गर्न के गर्नु पर्ला? ए, सफा र स्वस्थ खानेकुरा खानुपर्छ, बी, पानी धेरै खानुपर्छ, र सी, घाममा धेरै हिँड्नुहुँदैन। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ, ए, सफा र स्वस्थ खानेकुरा खानुपर्छ भन्नेमा 65%, बी, पानी धेरै खानुपर्छ भन्नेमा 26%, र सी, घाममा धेरै हिँड्नुहुन्न भन्नेमा 9% मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, सुशील कोइराला नेतृत्वको सरकारको 100 दिनप्रति तपाईँको प्रतिक्रिया के छ? ए, ठिकै छ, बी, चित्त बुझ्दो छैन, र सी, अझ धेरै गर्नु छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत करने। पालो ट्राफिक खबरको यति बेला नानगढ हेटौँडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसी काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन, फोन नम्बर 0656-63-0063, मोबाइल नम्बर 9855061743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहानदेखि घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार, भारतको आम आदमी पार्टीका नेता अरविन्द केजरीवाल पक्राउ परेका छन्। भारतीय जनता पार्टीका नेता नितिन गडकरीको मानहानी गरेको भन्दै प्रहरीले केजरीवाललाई पक्राउ गरेको हो। केजरीवालले गडकरीलाई भ्रष्टाचार सम्बन्धी आरोप लगाएका थिए। त्यसको विरुद्ध गडकरीले अदालतमा मानहानी मुद्दा दायर गरेपछि त्यसको आधारमा प्रहरीले केजरीवाललाई पक्राउ गरेको हो। अदालतले उनलाई धरोटीमा रिहा गर्न अस्वीकार गर्दै थुनामा पठाएको छ। पाकिस्तानको उत्तरी बजरिस्तानमा सेनाको हवाई आक्रमणमा परि 60 जनाको ज्यान गएको छ। विद्रोही लडाकु लुकेर बसेको आशंकामा अफगानिस्तानसँग सीमा जोडिएको क्षेत्रलाई लक्षित गरी पाकिस्तानी हवाई सेनाले बमबारी गरेको पाकिस्तानी जियो टिभीको अनलाइन संस्करणले जनाएको छ। मिर अली क्षेत्रको मोसाकी, जारामेला र इसोटी गाउँलाई लक्षित गरी हवाई आक्रमण भएको हो। उता नाइजेरियामा इस्लामिक विद्रोही संगठन बोको हरामले उत्तर पूर्वी क्षेत्रको एक गाउँमा 17 जनाको हत्या गरेको त्यहाँको सरकारले जनाएको छ। सो गाउँ बोको हरामले स्कुले बालबालिकालाई बन्धक बनाएको ठाउँ नजिकै पर्दछ। अलगार्ना गाउँमा भएको सो आक्रमणमा उनीहरूले लुटपाट समेत मचाएका थिए। हिजो मात्र बोको हरामले गराएको विस्फोटनमा परि जोसो सहरमा 118 जनाको मृत्यु भएको थियो।